मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टिलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि। मोबाइल 98452 46174। लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै राज्यको पुनर्संरचना बारेमा छलफल गर्न संविधान सभाको बैठक आज पनि बस्दै बैठकमा बोल्न बाँकी सभासदहरूले आआफ्नो धारणा राख्ने। नेदरल्यान्डका विशेषज्ञद्वारा व्यक्तिको औलाको छापको मिति थाहा पाउने विधिको पत्ता। चीनमा सन् 1990 भएको तिएनानमेन दमनको आज 25 वर्ष पुरा। र ब्राजिल विश्वकपको अभ्यास खेलमा ट्रिनिडाड एन्ड टोबागो ब्राजिल। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। राज्यको पुनर्संरचना बारेमा छलफल गर्न संविधान सभाको बैठक आज पनि बस्दैछ। बिहान 11 बजे नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु हुने बैठकमा बोल्न बाँकी सभासदहरूले आआफ्नो धारणा राख्नेछन्। संविधान सभा बैठकमा सभासदहरूले संघीय राज्यको निर्माण गर्दा आर्थिक सामाजिक र सांस्कृतिक क्षेत्रलाई प्रमुख रूपमा ध्यान दिनुपर्ने सुझाव दिइरहेका छन्। अघिल्लो संविधान सभाको राज्यको पुनर्संरचना राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मसुदामा भएका सहमति वा असहमतिको निकोल सम्बन्धी प्रतिवेदन र त्यस सम्बन्धी पूरक प्रतिवेदनमाथि संविधान सभामा छलफल भइरहेको छ। छलफलमा सभासदहरूले राज्यको पुनर्संरचना सत्ताको सरकारवाला र नागरिकको मनोवृत्तिसँग पनि जोडिएकाले पहिले त्यसको उचित निरूपण हुनुपर्ने, नाम नामाङ्कन तथा जात र भाषामा जोडिएका कारण समस्या जटिल बन्दै गएकोले त्यसतर्फ सचेत हुन सुझाव दिएका छन्। संविधान सभाका अरू विषयमा सभासदहरूले चासो नराखे पनि राज्य पुनर्संरचनाको विषय बहसमा बढी चासो राखेका छन्। प्रधानमन्त्री सुशील कोइराला दोस्रो चाइना साउथ एसिया एक्सपोजिसन तथा 22 चाइना कुनमेन इम्पोर्ट एक्सपोर्ट कमोडिटी डल फेयरमा विशिष्ट अतिथिको रूपमा सहभागी हुन आज चीनको व्यापारिक सहर कुनमेन जानुहुने भएको छ। मन्त्री परिषदको हिजोको बैठकले प्रधानमन्त्री कोइरालाको चीन भ्रमण स्वीकृत गरेको थियो। 39 सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री कोइराला त्यसतर्फ साना लाग्नु भएको हो। उहाँको नेतृत्वमा प्रमुख स्वकीय सचिव वसन्त गौतम, विदेश मामिला सल्लाहकार दिनेश भट्टराई, आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल, प्रधानमन्त्रीका सुरक्षाकर्मी प्रकाश देउसा, महेन्द्र मरासने, शिष्टाचार महापाल, कालीप्रसाद पोखरेल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी लगायत 39 सदस्य अहिलेकी वीर पश्चिम चीन जाँदै हुनुहुन्छ। वाणिज्य तथा आपूर्ति मन्त्री सुरेल बहादुर थापाको नेतृत्वमा 3 सदस्यीय टोली हिजो राति नै त्यसतर्फ प्रस्थान गरेको छ। भोलिदेखि 27 गतेसम्म हुने सो सम्मेलनमा टोलीले दुई देशबीच वाणिज्य तथा आपूर्तिका विषयमा द्विपक्षीय छलफल गर्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सो सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघको संयोजकत्वमा 80 वटा प्रदर्शनी कक्ष रहनेछन्। वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता दीपक राज पाण्डेले हस्तकलाका सामग्री तथा बुद्ध मूर्तिको प्रदर्शनी गरिने जानकारी दिनुभयो। नेपाली प्रतिनिधि मण्डलले व्यापार घाटा कम गर्न चिनिया पर्यटक तथा चिनिया लगानी ल्याउने विषयमा छलफल हुने जनाएको छ। चिनिया सरकारको वाणिज्य मन्त्रालयको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा दक्षिण एसियाली देशहरूको सहभागिता रहने बताइएको छ। आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघले तय गरेको हिमाल बचाऊ वातावरण जोगाऊ भन्ने नारासित मनाउन लागि हो। दिवसको अवसरमा अहिले केही बेरमा अन्तर्क्रिया तथा छलफलको कार्यक्रम हुन लागेको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले सनाएको छ। प्रत्येक वर्षको सुन 5 तारिकमा नेपाल लगायत विश्वभर विश्व वातावरण दिवस मनाउने गरिएको छ। जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा वातावरणीय असुरक्षा बढिरहेको भन्दै यो दिवस नेपालका लागि पनि सान्दर्भिक भएको सरकारको भनाइ छ। यसै बीच दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री सुशील कोइरालाले आफू वरिपरिको वातावरण जोगाउँदै मानव जातिको साझा घर पृथ्वी जोगाउने तर्फ लाग्नुपर्ने बताउनुभयो। साथै नेपाल सरकार पनि वातावरण संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको भन्दै सन्देशमा सरकारको अभियानमा साथ दिन सबैलाई आग्रह पनि गर्नुभएको छ। यस्तै विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डाक्टर कृष्ण चन्द्र पौडेलले पनि सन्देश दिनुहुँदै वातावरण संरक्षण एवं जलवायु परिवर्तनमा सरकारको एक्लो प्रयास सम्भव नहुने भएकाले सबैले साथ दिन सबैलाई आग्रह गर्नुभएको छ। नवलप्रासी जिल्लामा मासिक 3,500 जनाले राहदानी लिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। राहदानी लिने मध्ये मासिक 2,000 जना विदेशी नै गरेको सुरक्षित आप्रवास परियोजना स्वामी नलप्रासीले जनाएको छ। वैदेशिक रोजगारबारे जानकारी दिने उद्देश्यले स्थापित संस्थाले पत्रकारहरूसँगको समन्यात्मक बैठकमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो। जिल्लामा 1,500 र 2,000 जनाले केन्द्रबाट राहदानी लिने गरेको परियोजनाका संयोजक उमा पौडेलले जानकारी दिनुभयो। सूचना तथा परामर्श केन्द्रका औषधि नयाँ बसारमा रहेको संस्थामा अहिले विदेश जानु पूर्व अनावश्यक सूचना लिन वा युवा युवतीको आगमन बढ्दो रहेको पनि उहाँले बताउनुभयो। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सञ्चार माध्यमको भूमिका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो। नवलप्रासीका विभिन्न स्थानमा गरिएको छड्के चेक जाँचमा 41 वटा सवारी साधन कारबाहीमा परेको प्रहरीले बताएको छ। गैराति नवलप्रासीको लुकाहा फुलमा गरिएको छड्के चेक जाँचमा 13 वटा र दिउँसो फुलबारीमा गरिएको चेक जाँचमा 28 वटा सवारी साधन कारबाहीमा परेको इलाका प्रहरीकाले कावासुतीले सनाएको छ। लुकाहामा 2,600 र फुलबारीमा 5,300 राजस्व सङ्कलन भएको प्रहरीले बताएको छ। बढ्दो सुबारी दुर्घटनालाई कम गर्नका लागि इलाका प्रहरी काले कावासुतीले पछिल्लो समय सड़के चेक जाँचलाई तीव्र दिइरहेको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, भरतपुर विमानस्थल वरपरका स्थानीयको माग सम्बोधनमा उत्तम विकल्प के हुन सक्ला? ए, विमानस्थल स्थानान्तरण गर्नुपर्छ, बे, क्षतिपूर्ति दिएर वरपरका घर हटाउनुपर्छ, सी, अहिले के अवस्था हुनुपर्छ? अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझा 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत करने नानगढी टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन मोगलिन 9 BC काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0656 63 0063, मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जिल्लाको आजको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। त्यस्तै आज दिनभर घाम लाग्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अन्तर्राष्ट्रिय समाचार। चीनमा सन् 1989 भएको तियानेमेन दमनको 25 वर्ष पुरा भएको छ। 25 वर्ष अघि तियानेमेन चोकमा लोकतान्त्रिक सुधारको माग गर्दै उपस्थित लाखौं प्रदर्शनकारीमाथि चिनिया प्रशासनले दमन गरेको थियो। तियानेमेन चोकमा भएको उक्त नरसंहारमा लोकतन्त्रपछि दर्शयौं नागरिक मारिएका थिए। चीन सरकारले अहिले पनि उक्त घटनालाई सामान्य नली त्यसमा पक्षमा बोले कारवाही गर्ने गरेको मानवाधिकार कर्मीहरूको भनाइ छ। लोकतान्त्रिक आन्दोलनका क्रममा भएको दमनको स्मरणमा हिजो हजारौं चिनिया नागरिक तियानेमेन चोकमा भेला हुने प्रयास गरे पनि प्रशासकले रोक लगाएको थियो। हङकङबाट समेत 10,000 भन्दा बढी नागरिक त्यहाँ तियानेमेन पुगेका थिए। तियानेमेन चोकमा प्रहरीले अन्तर्राष्ट्रिय संचार माध्यमका संवाददाताहरूलाई उपस्थित हुन दिएन। उक्त चोकमा प्रदर्शन तथा झडप हुन सक्ने आशंकामा प्रहरीले हिजोदेखि नै सुरक्षा व्यवस्था कडा बनाएको छ। नेदरल्यान्डका प्रमाण विज्ञानका विशेषज्ञहरूले व्यक्तिको औलाको छाप कुन मेथीमा लागेको हो भन्ने पत्ता लगाउने विधि पत्ता लगाएका छन्। यसले अपराधीको घटना भएको स्थानमा फेला परेका यस्ता छापकको प्रमाणिकतालाई अझै सहयोग गर्ने अनुमान गरिएको छ। डच फोरेन्सिक इन्स्टिच्युटका मार्सल दे पटेलले यो प्रमाण विज्ञानका लागि निकै महत्त्वपूर्ण खोज भएको बताउनुभयो। उहाँले यो यस प्रकारको पहिलो ज्ञान भएको भने उल्लेख गर्नुभयो। उहाँले प्रहरीले आफूलाई घटनास्थलमा फेला परेका औलाका छाप कहिले लागेको हो भन्ने पत्ता लगाउन सकिन्छ कि सकिँदैन भने प्रश्न गर्ने गरेको बताउनुभयो। कुनै पनि सतहमा छोडिएको औलाको छापलाई प्रहरीसँग रहेको तथ्याङ्क भण्डारणमा भिडाउन सकिन्छ। यो विधि सन् 1900 आरम्भमा पत्ता लागेको हो। खेल समाचार। ब्राजिल विश्वकपको अभ्यास खेलमा अर्जेन्टिनाले ट्रिनिडाड एन्ड टोबागोलाई पराजित गरेको छ। गै राति भएको खेलमा अर्जेन्टिनाले ट्रिनिडाड एन्ड टोबागोलाई 3-0 जित निकालेको हो। रोड्रियो प्लासिओले पहिलो हाफको अन्तिममा अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए। गोन्जालो हिगुइन 15 मिनटमै घाइते भएपछि उनी मैदान प्रवेश गरेका थिए। यसअघि 45 मिनटमा लियोनल मेसीले एकै बल अघि बढाएर दिएको पास किपर भेट भए पनि गोल गर्न चुकेका थिए। 91 मिनटमा मिडफिल्डर जाभियर मस्चेरानोले अग्रता दोब्बर पारे। मेस्सीको प्रेकिक पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका हुन्। खेलको 64 मिनटमा म्याक्सी रोड्रिगेजले गोल गरेका हुन्। बिहान 10 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज विश्व वातावरण दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै राज्यको पुनर्संरचना बारेमा छलफल गर्न संविधान सभाको बैठक आज पनि बस्दै बैठकमा बोल्न बाँकी सभासदहरूले आआफ्नो धारणा राख्ने। नेदरल्यान्डका विशेषज्ञद्वारा व्यक्तिको औलाको छापको मिति थाहा पाउने विधिको पत्ता। चीनमा सन् 1989 भएको तियानेमेन दमनको आज 25 वर्ष पुरा। र ब्राजिल विश्वकपको अभ्यास खेलमा ट्रिनिडाड एन्ड टोबागो पराजित। हवस्त, बिहान 10 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए। नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा